کہ لو مدینے کی، لو مدینے کی تجلی سے لگائے ہوئے ہیں، دل کو ہم مت لائے انوار بنائے ہوئے ہیں، دل کو ہم مت لائے انوار بنائے ہوئے ہیں، لو مدینے کی تجلی سے لگائے ہوئے ہیں، لو مدینے کی تجلی سے لگائے ہوئے ہیں، اور کشتیاں اپنی اپنی، کشتیاں اپنی کنارے سے لگائے ہوئے ہیں، ارے کیا وہ ڈوبے، کیا وہ ڈوبے ہیں، کیا وہ ڈوبے جو محمد کے ترائے ہوئے ہیں، کیا وہ ڈوبے جو محمد کے ترائے ہوئے ہیں، لو مدینے کی تجلی سے لگائے ہوئے ہیں۔ سفر شروع کیا اسلام آباد سے، گئے مدینہ شریف، اتنی دور کا سفر کر کے جب سنہری جالیوں کے سامنے پہنچے تو ہاتھ جوڑ کے یہ عرض کرنے لگے کہ ایک جھلک آج دکھا، ایک جھلک آج دکھا گنبد خضرا کے مکی، ایک جھلک آج دکھا، ایک جھلک آج دکھا، ایک جھلک آج دکھا گنبد خضرا کے مکی۔ کچھ بھی ہے، کتنا مان ہے، کتنا مان ہے آقا کی رحمت میں کہ آقا سے فرما رہے ہیں کہ آقا کچھ بھی ہے سونے، کچھ بھی ہے دور سے دیدار کو آئے، کچھ بھی ہے دور سے دیدار کو آئے ہوئے ہیں۔ اور عقیدے کا شعر واضح ہو گئی بات کہ حاضروں ناظروں نوروں بشروں غیب کو چھوڑ، حاضروں ناظروں نوروں بشروں غیب کو چھوڑ، شکر کر وہ تیرے، شکر کر وہ تیرے عیبوں کو چھپائے ہوئے ہیں، شکر کر وہ تیرے عیبوں کو چھپائے ہوئے ہیں، شکر کر وہ تیرے عیبوں کو چھپائے ہوئے ہیں۔ اور نام آتے گی اب میں دیکھوں گا کہ یہاں کتنے صدیقی بیٹھے ہیں جو میرے ابوبکر کے نام پہ سبحان اللہ کہنے کے لیے تیار ہیں، کہ نام آتے گی ابوبکر عمر کا لب پر، نام آتے گی، آتے گی نام آتے گی ابوبکر عمر کا لب پر، بگڑتا ہے، اوے تو بگڑتا ہے، हाँ हाँ तू तू बिगड़ता है, तू बिगड़ता है, वो पहलू में सुलाए तू बिगड़ता है, वो पहलू में सुलाए तू बिगड़ता है, वो पहलू में सुलाए और एक शेर तो पीर साहब ने ऐसा लिखा कि मुझे पाकिस्तान में वो शेर पढ़ने का इतना मजा नहीं आया जितना इंग्लैंड में पढ़ने का आया। क्यों? क्योंकि इंग्लैंड एक ऐसी, कहीं भी चले जाएं, पाकिस्तान तो इस्लामी जमहूरिया पाकिस्तान है ना अल्हम्दुलिल्लाह, लेकिन वहां जाके आजमाइश होती है, वहां जाके पता लगता है कि ईमान कितना कामिल है। मगर कुर्बान जाएं पीर नसीरुद्दीन नसीर ने रहमा के, उन्होंने बात ही वाजिया कर दी, उन्होंने राज बता दिया किस वजह से पूरी दुनिया में, पूरी दुनिया में सरकार के आशिक छाए हुए हैं। क्या वजह है? कि तेरी निस्बत गीतों के, तेरी निस्बत गीतों है जिसकी बदौलत हम लोग कुफर के दौर में, कुफर के दौर में ईमान बचाए, कुफर के दौर में ईमान बचाए, कुफर के दौर में ईमान बचाए। और क्यों ना पलड़ा तेरे, क्यों ना पलड़ा तेरे आमाल का भारी हो नसीर, क्यों ना पलड़ा, क्यों ना पलड़ा, क्यों ना पलड़ा, क्यों ना पलड़ा तेरे आमाल का भारी हो नसीर। अरे अब तो मीजान पे हाय हाय, अब तो मीजान पे, अब तो मीजान पे सरकार भी आए हुए हैं, अब तो मीजान पे सरकार भी आए हैं। मदीने के तजल्ली से लगाए हुए हैं, दिल को हम मत लाए अनवार बनाए हुए हैं। सुभान अल्लाह।